यस्तो मिठो हाँस्दै नानीहरू कता हो? ओहो, बिर्के दाई हजुर पनि आउनु भएको? हामी त देउसी भैलो खेल्न हिँडेको नि। आए नि त, तिमीलाई थाहा थिएन म त साउदी गएर दसैँ तिहार मान्न आएँ त यसपालि। ए, मालदाई पनि देखिरहेको छु, यता मालदाई पनि सँगै आउनु भएको तसँग? ल, यसपालिको तिहार झन् रमाइलो हुने भयो नि त, दाईहरू सँगै भैलो खेल्न पाइने भयो। हो नि, हामीलाई नि भैलो खेल्न लैजान्छ र? अध्यारो अध्यारो छ, हामीसँग छुवाली पनि छ नि त। ल, जाउन त, कता पहिला कहाँ जाने भैलो खेल्न? बुवा पनि आउनु भएको रहेछ, ल बुवा पनि जाउँ सबैजना सँगै। बाबु नानीहरू आमा रहेछ, ल है, भैलो त हिमाल सुरु गरौँ ल। पहिला यही खेल्दा त, ल त ल, कसरी भटाउने? पहिला आइस दाइले भटाउनुस् न। हुन्छ, मैले भटाउने र? ल ल ल ल, हामी झ्याउरे सबै सबै सुर मिलाएर भन है। हस् हस्। लाग्दो रहेछ मिठो मनले माने मिठो पनि लाग्दो रहेछ मिठो राम्रो हाँसेर नाचेर नाचौँ साथी कम्बरे बाजे राम्रो हाँसेर नाचेर नाचौँ साथी कम्बरे बाजे नाचौँ साथी कम्बरे बाजे We'll be right back. साथी कमरी बाजे, नाचौं साथी कमरी बाजे।